सबैभन्दा पहिलो प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ, बधाई छ यहाँलाई रेडियो बानीगढीको तर्फबाट। धन्यवाद। प्रदेश नम्बर 7 को मुख्यमन्त्रीका लागि यतिखेर अछामबाट झपट बोहराको नाम निकै चर्चामा छ, के छ तपाईँको प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना? यसमा 53 जना प्रदेश सांसदहरू छन्, सबैको इच्छा आकांक्षा स्वाभाविक हो। अहिलेसम्म एमाले र माओवादी केन्द्रको बीचमा कुन प्रदेशमा कसको मुख्यमन्त्री हुने भनेर निष्कर्षमा छलफल पनि भएको छैन र निष्कर्षमा दिएको पनि छैन। त्यसैले गर्दाखेरिमा अहिले नै कुनै कुराहरूको हामीले महत्वाकांक्षा राख्दाखेरिमा यो जल्दीबाजी हुन सक्छ। स्वाभाविक रूपमा एउटा विधायकको प्रदेश सांसदको हैसियतले सबैले इच्छा आकांक्षा राख्न सक्छन्, महत्वाकांक्षा राख्न सक्छन्, यसमा विमत छैन। र भोलि पार्टीले कसलाई कहाँ जिम्मेवारी दिने हो भन्ने कुराहरू यो पार्टीको हाईकमान्ड प्रति निर्भर हुन्छ। र पहिलो कुरा, एमाले अथवा माओवादी कसले लिड गर्ने हो त प्रदेश नम्बर 7 भन्ने कुराको पनि निधो लागेको छैन, यसमा अहिले भन्न छैन अवस्था छैन। अब माओवादी केन्द्रले प्रदेश नम्बर 7 भागमा पायो भने झपट बोहरा चाहिँ प्रदेशमा मुख्यमन्त्री हुने प्रबल सम्भावना छ भन्ने कुरा बाहिर आइरहँदा, तपाईँले प्रदेश नम्बर 7 को मुख्यमन्त्रीको जिम्मेवारी पाउनु भयो भने तपाईँ तयार हुनुहुन्छ? पार्टीको निर्णयलाई सिरोधार्य गर्दै पार्टीले दिएको जिम्मेवारी र भूमिकामा मेरो दुईमत छैन, म आउन चाहन्छु र म त्यो दायित्व निर्वाह गर्न सक्छु। र यो मैले राखेर मात्रै हुने कुराहरू होइन, पार्टीले निर्णय गर्ने कुरामा मैले व्यक्तिगत रूपमा निर्णय गर्न मिल्दैन। र पार्टीले निर्णय गर्यो भने स्वाभाविक रूपमा म पार्टीले दिएको भूमिकामा आफ्नो जिम्मेवारी निर्वाह गर्न म एकदम तयार भएको भएर म यहाँलाई निवेदन गर्न चाहन्छु। प्रदेश नम्बर 7 को मुख्यमन्त्री भइसकेपछि यो प्रदेशको विकासका लागि के कस्तो खालको चाहिँ खाका बनाएर चाहिँ अगाडि बढ्नुहुन्छ यहाँले? मैले त के देखेको छु भने यो 15 वर्षदेखि 25 वर्ष प्लान बनाउनु पर्दछ। हामीले 15 वर्षदेखि 25 वर्ष प्लानमा एउटा स्ट्राटेजिक मास्टर प्लान भन्छ यसलाई, अथवा गुरु योजना, रणनीतिक गुरु योजना बनाउनु पर्दछ। यो योजना बनायो भनेपछि मलाई के लाग्छ भने यो 7 प्रदेशमा टप 3 प्रदेशमा स्रोत र साधनको हिसाबले हामी 15 वर्षदेखि 25 वर्ष भित्रमा यसलाई ल्याउन सक्छौँ, पहिलो कुरा। दोस्रो कुरा के छ भने हामी अहिले राजस्व संकलनको तुलनामा हाम्रो पुँजीगत खर्च र हाम्रो चाहिने प्रशासनिक खर्च बढी छ। अहिले यो प्रदेशको क्याबिनेटलाई र प्रदेश सरकारलाई सबभन्दा ठुलो चुनौती के छ भने प्रदेशको वित्तीय स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरूको यो ठुलो चुनौती रहेको छ। त्यसैले हामी चाहन्छौँ हामीसँग भएको प्राकृतिक स्रोत साधन र वित्तीय स्रोतलाई बाँडफाँड गरिकन यो राज्य र राज्यमा विकास निर्माणका कामहरू, पूर्वाधारका कामहरू, यो राज्यका जनतालाई हामीले आर्थिक समृद्धितर्फ डोर्याउने हाम्रा ठोस कार्यक्रम हामी लागू गर्छौँ र सबैलाई आर्थिक न्यायमा हामी आबद्ध गर्छौँ। र भोलिका दिनमा कसैले पनि यो विधि र नीतिभन्दा बाहिर गएर कुनै पनि काम नगरोस् र कसैले पनि अभावको र कठिनको जिन्दगी झेल्न नपरोस् र राज्यले जनतालाई चाहिने आधारभूत सेवाहरू उपलब्ध गराउन, जस्तै कोही गरिबको रेखा पनि छ भने त्यस्तो त्यो राज्यको जनतालाई हामीले सहुलियत कार्ड प्रदान गरेर राशनमा, शिक्षामा, स्वास्थ्यमा र अरू जीवनयापन गर्ने सन्दर्भमा उहाँलाई हामीले प्रायोरिटी दिनुपर्छ, प्राथमिकता दिनुपर्छ। होइन भने गरिबी र अमिरीको जो बिचको खाडल छ, यो दूरी छ, यो बढ्दै जान्छ। यसले गर्दामा भोलिका दिनमा समाजमा अरू समस्याहरू र अरू आन्दोलन हुन सक्छ। त्यसैले धेरैमा हामीले गरिबीको रेखामा नि रहेका नेपाली जनतालाई अथवा प्रदेशका जनतालाई नीतिगत मार्फत सम्बोधन गर्नुपर्छ र हामी त्यो गर्नको लागि एकदम तयार रहेको बेला म धनराजीलाई यो बानीगढी एफएम मार्फत निवेदन गर्न चाहन्छु। व्यस्तताका बावजुद हामीलाई समय दिनुभयो, प्रदेशको मुख्यमन्त्रीको लागि शुभकामना दिँदै यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई लोकप्रिय रेडियो मार्फत 2 शब्द राख्न दिएकोमा म बानीगढी एफएम परिवारलाई तपाईँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। धन्यवाद।